एक घन्टामा जान्छ के होला हाम्रै गाउँ ठाउँमा भएका चिनजानका चीजलाई घुमाउरो पारामा सोधिने रमाइलो प्रश्नको खेल कार्यक्रम लौखानुस गाउँ सही जवाफ हरेक बुधबार दिउँसो 3 बजेको नेपाल बाढी समाचार पछि मात्र रेडियो अर्पण 104.5 मेगाहर्जमा कार्यक्रम लौखानुस गाउँ सुन्न नभुल्नु होला। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ र यो कार्यक्रम लौखानुस गाउँ। नमस्कार अनि धेरै धेरै स्वागत छ रेडियो अर्पण 104.5 मेगाहर्जको प्रस्तुति कार्यक्रम लौखानुस गाउँको अर्को एउटा बसाई लिएर तपाईँको माझमा उपस्थित भइसकेको छु। अलि नजिक आउनुहोस्, रेडियोको आवाज थोरै बढाउनुहोस् अनि मसँगै रहनुहोस्। म छु तपाईँको दिलको साथी राजन दिल गुरुङ, गाउँखाने कथाको साथी पनि हो र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल। रेडियो अर्पण 104.5 मेगाहर्जमा सदाको झैँ आजको बुधबार 3 बजेको नेपाल बाढी समाचार सुनिसक्नु भएको छ। अब लगभग 4 बजेसम्म हामी रहन्छौँ कार्यक्रम लौखानुस गाउँको बसाइमा। रेडियो अर्पण 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लौखानुस गाउँलाई। लौखानुस गाउँमा हामी तपाईँसँग हाम्रै गाउँघरमा प्रचलनमा रहेका गाउँखाने कथाहरू सोध्ने गर्दछौँ। गाउँखाने कथाको जवाब सही दिनुहुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जसको लागि भने तपाईँ 056-5-63-332 बाटो हुँदै आउनुपर्छ मसँग गाउँखाने कथाको खेल खेल्नको लागि। र एमुन मोबाइल हाउसको बारेमा पनि थोरै जानकारी दिन्छु, जुन चाहिँ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस हो जहाँ तपाईँले एनटिसी एनसेल सिडिएमए युटिएल का रिचार्ज कार्ड खुद्रा तथा होलसेल मुद्रामा पाउन सक्नुहुन्छ भने नोकिया सामसुङ कलर्स स्पाइस लाभा माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथसाथै तपाईँलाई एन्ड्रोइड मोबाइल चाहिएको छ, स्मार्टफोन चाहिएको छ भने पनि सुपथ मूल्यमा पाइने एकमात्र ठाउँ हो एमुन मोबाइल हाउस, जहाँ तपाईँलाई फ्री वाइफाई जोन भएको पनि जानकारी गराउँदछु र तपाईँलाई आवश्यक पर्ने एप्लिकेसनहरू पनि फ्रीमै डाउनलोड गर्न सक्नुहुन्छ। एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनमा गइसकेपछि हातमा लगाउने वारेन्टी घडी साथै तपाईँले मोबाइलका ग्यारेन्टी ब्याट्री पनि पाउन सक्नुहुन्छ। सम्पर्क नम्बर रहेको छ 056-5-82-801 र मोबाइल नम्बर 98-4-50-51-228। यो दुईवटा टेलिफोन अथवा मोबाइलमा फोन गर्नुहोस्, आफूलाई आवश्यक परेका चिजहरूको अर्डर गर्न सक्नुहुन्छ। मोबाइल जे चाहिएको छ, रिचार्ज कार्ड एभ्रिथिङ होइन, सबै कुरो पाइन्छ त्यहाँ। तपाईँ जानको लागि आग्रह गर्दछु एमुन मोबाइल हाउसमा। र भनिराखेको छु, यो हो कार्यक्रम लौखानुस गाउँ, तपाईँसँग प्रचलित गाउँखाने कथाको खेल खेल्नको लागि 056-5-63-332 खुला गरिसकेका छौँ। आउनुपर्ने हुन्छ कार्यक्रममा अनि रमाइलो खेल हुने गर्दछ। सकेसम्म हामी तपाईँलाई गाउँ लिनेर दिने गर्छौँ, तर धेरैभन्दा धेरै साथीहरूलाई यहाँ भित्रै बोलाएर गाउँखाने कथा खेल खेलाउने, धेरैजना साथीहरूलाई सहभागी गराउने इच्छा भएकोले गाउँ दिन र लिन भने त्यति भ्याइँदैन। समग्रमा यो सोच्नु होला, तपाईँले मिलाउनु भएको छ भने तपाईँलाई एउटा मैले गाउँ दिएको छु र तपाईँले मिलाउनु भएको छैन भने पनि तपाईँबाट एउटा गाउँ लिएको छु ठान्नु होला र त्यो गाउँलाई सुधार्ने प्रयास गर्नुहोला, त्यहाँ भएका विकृतिहरू हटाउने प्रयासमा रहनुहोला। यति बेला भने कार्यक्रम लौखानुस गाउँमा एउटा साङ्गीतिक कोसेले अगाडि सार्दछु, अन्जु पन्तको आवाजमा रहेको रेली खोला बगर। यति बेला जहाँ तहीँ काफल पाकेको छ, विशेष गरी पहाडी क्षेत्रमा हाँडे काफल पनि पाकेको छ, जुन निकै नै मिठो पनि हुने गर्दछ, आफ्नो स्वास्थ्यलाई फाइदा पनि हुने गर्दछ। यति बेला भने अन्जु पन्तको आवाजमा रहेको रेली खोला बगर। हजुर, रेली खोला बगर अन्जु पन्तको आवाजमा यो रिमिक्स भर्सन तपाईँको लागि राखेँ कार्यक्रम लौ खानुस गाउँमा। कार्यक्रम लौ खानुस गाउँमा हामी तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नको लागि आइसकेका छौँ। 0556563332 तपाईँको लागि खुल्ला गरेका छौँ। फेरि पनि सुन्नुहोला, 0556563332 तपाईँको लागि खुल्ला गरेका छौँ। आउनुहोस्, यहाँ आइसकेपछि तपाईँसँग रमाइलो कुराकानीको साथमा एउटा खेल गाउँ खाने कथाको खेल खेल्नेछौँ। त्यसो त जताततै गर्मी बढिरहेको छ, गर्मी छल्नको लागि कोही चौतारा कोही घरैभित्र बसिराख्नु भएको पनि छ, विशेष गरी लोड सेडिङले निकै समस्या पारेको यति बेला, तपाईँसँग रमाइलो कुराकानीको लागि गाउँ खाने कथाको खेल खेल्नको लागि कार्यक्रम लौ खानुस् गाउँ उपयुक्त हुनसक्छ। आफ्नो मोबाइल या टेलिफोन उठाउनुहोस् र थित्नुहोस् 0556563332। यो बाटो भइसकेपछि तपाईँसँग रमाइलो खेल गाउँ खाने कथाको खेल खेल्नेछु। यो खेल खेलिसकेपछि तपाईँले सही जवाब दिनुभयो भने सही जवाब दिनुहुने तपाईँमध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ। पुरस्कारको व्यवस्था गरेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनले, जहाँ तपाईँ नोकिया, सामसुङ, कलर्स, स्पाइस, लाभा, माइक्रोम्याक्स र हरेक खाले चाइनिज मोबाइल खरिद गर्न अनि भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ। साथै एनटिसी, एनसिल, सिडिएमए, युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइनुको साथै हातमा लगाउने वारेन्टी घडी, मोबाइलका ग्यारेन्टी ब्याट्री पाउनुको साथै वाइफाई जोन बनेको छ एमुन मोबाइल हाउस, जहाँ तपाईँले आफ्नो स्मार्टफोनलाई आवश्यक पर्ने एप्लिकेसनहरू फ्रीमा डाउनलोड गर्न सक्नुहुन्छ। र तपाईँको नेट छैन भने पनि तपाईँलाई एप्लिकेसनहरू डाउनलोड गर्नको लागि एमुन मोबाइल हाउस उपयुक्त स्थान हुनसक्छ। 0556582801 फोन नम्बर रहेको छ भने 9845512228 मोबाइल नम्बर रहेको छ एमुन मोबाइल हाउसको, सम्पर्क गर्नुहोला, आवश्यक परेको चिजको अर्डर गर्नुहोला। र कार्यक्रम लौ खानुस् गाउँको बसाइमा तपाईँसँग कुराकानी गर्नको लागि हामी कसिएका छौँ, तर प्रविधिमा केही खराबी देखिएको हुनाले तपाईँसँग कुराकानी गर्नु भने पाइएको छैन, केही छैन, केही बेरमा कुराकानी हुन्छ जस्तो लागिरहेको छ। राजको निरन्तर प्रयास रहिरहेको छ तपाईँको र मेरो कुराकानी गराउनको लागि। यति बेला पनि कार्यक्रममा एउटा फेरि अर्को एउटा भाकालाई जोड्छु, सो भाकापछि छोटो सन्देशमूलक व्यावसायिक विश्रामतर्फ पनि लाग्छौँ। रेडियो अर्पण 104.5 MHz सुन्दै रहनुहोला। मौका मिले फुकाउने धोको छ फल पाकेको, काँचो काँचो अरूलाई हो पाकेको फललाई राखेको, काँचो काँचो अरूलाई हो पाकेको फललाई राखेको। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी, काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा विद्या बारिदी डिएम गर्नुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी बाराकोटी एस टाढी रत्नगर पोलिक्लिनिक प्रालीमा प्रत्येक महिनाको पहिलो शनिबार आउने क्रममा यही वैशाख 6 गते शनिबार आउनु हुने भएकाले मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली, रत्नगर 2 मेन रोड टाढी बजार, फोन नम्बर 0556563341। समस्त विद्यार्थी अभिभावक शिक्षक तथा सम्पूर्ण महानुभावहरूमा नव वर्ष 2071 को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यस श्री निम्न माध्यमिक विद्यालय जुटपानी बजारमा कक्षा नर्सरीदेखि कक्षा 8 सम्म शान्त स्वच्छ तथा मनोरम वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा पठन पाठन हुने गरी भर्ना खुलेको जानकारी गराइन्छ। त्यसैले आफ्ना बाबु नानीहरूलाई समयमा नै भर्ना गराई सिट सुरक्षित गराउनु हुन अनुरोध गर्दछौ। प्रधानाध्यापक एवं श्री निम्न माध्यमिक विद्यालय जुटपानी बजार परिवार। भर्ना सम्बन्धी सूचना। स्वच्छ शान्त एवं पारिवारिक वातावरणमा अध्ययन गराइने तथा विगतका वर्षहरूमा उत्कृष्ट नतिजा दिँदै आइरहेको यस मुनलाइट आवासीय माध्यमिक विद्यालय जुटपानी एक भटेनीमा नयाँ शैक्षिक सत्र 2071 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। प्राचार्य एवं मुनलाइट आवासीय माध्यमिक विद्यालय परिवार जुटपानी एक भटेनी चितवन। स्वास्थ्य सौन्दर्य र आकर्षक व्यक्तित्वका लागि मुस्कान हर्बल सब। थाहै नपाइकन जाड रक्सी खान छुटाउने नो एडिक्सन। दुब्लो पातलो शरीरको तौल बढाउने हर्बल प्रोडक्ट। आश्चर्य रूपमा केही दिनमा नै मोटोपना घटाउने स्लिम प्लस। सुन्दर र बेदाग गोरो मुहारका लागि रूप अमृत। केश झर्न रोकी पुनः उमार्ने तेल। हेयर ब्रिडिङ फाइबर। शरीरको उचाइ बढाउने स्टेप अप। 24 र दाग हटाउन प्रो एक्टिभ। पुरै शरीर गोरो बनाउने एनहाई बेम्बो। मुहार गोरो अनि आकर्षक बनाउन फियर लु। चाया पोतो 24 चौरीपना हटाउने हर्बल प्रोडक्ट। सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सैचोक नारायणगढ सन्चो फर्माको पछाडी। फोन नम्बर 0556 27 4 5 21 9 30 र मोबाइल 98 451 59 69। भर्ना खुलियो। पूर्वी चितवनकै सबैभन्दा पुरानो शैक्षिक संस्था श्री नेपाल उच्च माध्यमिक विद्यालय रत्नगरमा जिल्लामै एकमात्र प्राविधिक तथा व्यावसायिक शिक्षा अन्तर्गत स्वरोजगार र रोजगार प्राप्त हुने कृषि बाली विज्ञान विषयमा अङ्ग्रेजी माध्यमबाट शैक्षिक सत्र 2070 एकाडेमिक कोर्स अन्तर्गत कक्षा 9 पढाइ हुँदै आएको सहर्ष जानकारी गराउँदछौ। साथै शैक्षिक सत्र 2071 को लागि 40 प्राविधिक तथा व्यावसायिक विषयमा कक्षा 9 भर्नाका लागि आवेदन फारम वितरण भइरहेको बेहोरा जानकारी गराइन्छ। फारम वितरण 2071 वैशाख 2 गतेबाट, प्रवेश परीक्षा 2071 वैशाख 8 गते दिनको 1 बजे, कक्षा सञ्चालन 2071 वैशाख 10 गतेबाट। थप जानकारीका लागि विद्यालय प्रशासनमा सम्पर्क राख्नुहोला। फोन नम्बर 0556 60 102। प्राचार्य श्री नेपाल उच्च माध्यमिक विद्यालय रत्नगर टाँडी चितवन। स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू खुद्रा तथा थोक खरिदलाई सौरा चोकमै झरू न्यू पर्वत पुस्तक पसला ए रत्नगर क्षेत्रकै आशाला। हजुर, हामी कहाँ स्कुल कलेज बोर्डिङका पाठ्य पुस्तकहरू अफिसका लागि मसलन्द खेलकुद सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क न्यू पर्वत पुस्तक पसल एन्ड स्टेसनरी रत्नगर 1 सौरा चोक चितवन। फोन 0556 60 386। संगीत अध्ययन का लागि सुवर्ण अवसर हाम्रै पूर्वी चितवन को बकुल लहरमा ओम स्कूल अफ म्यूजिक। हाम्रा विशेषताहरू गिटार, लिड गिटार, बेस गिटार, कीबोर्ड, ड्रम्स, मादल, सिम्बे, भोकल, हार्मोनियम का कोर्सहरू अनुभवी प्रशिक्षक द्वारा सिकाइने। नयाँ तथा पुराना वाद्य वादन का सामग्रीहरू बिक्री गरिनुका साथै मर्मत गरिने। स्कूले विद्यार्थीहरूका लागि प्रत्येक शनिबार म्युजिक तथा चित्रकला का विशेष कक्षाहरू सञ्चालन। दक्ष तथा अनुभवी प्रशिक्षकहरूद्वारा स्टाफ नोटेसन, ट्याबुलेचर नोटेसन का माध्यमद्वारा थ्योरी तथा प्र्याक्टिकल कक्षाहरू सञ्चालन। विभिन्न समारोह तथा शुभ कार्यलाई संगीतमय बनाउनका लागि लाइभ म्युजिक चाहिएमा हामीलाई सम्झनु होला। सम्पर्कका लागि ओम स्कुल अफ म्युजिक रत्नगर 1 बकुलहर, रेडियो अर्पण सँगै मोबाइल 98 61 64 423, 98 453 49 999 र 98 450 23 934। कला र संस्कृतिको उत्थान गरौं, स्थानीय प्रतिभालाई अगाडि बढाउं भन्ने मूल नाराका साथ रत्नगर कला मन्दिरको 10 वार्षिक उत्सवको अवसरमा रत्नगर कला मन्दिर सगौरव प्रस्तुत गर्दछ। कलाकारहरू पोखरेली माग्नी बुढा र धुर्मुसको हास्य प्रस्तुति, कमल खत्री, मल्लिका कार्की, मनोज कुमार महतो, हरि योञ्जन, साथमा रत्ननगर कला मन्दिरको आकर्षक नृत्यहरू। मिति यही वैशाख 11 गते बिहीबार, समय साँझ 5:30 बजे, स्थान होटल स्टार बैंक्वेट प्राली, आयोजक रत्ननगर कला मन्दिर रत्ननगर चितवन, आधिकारिक टेलिभिजन फरकपनको अनुभूति आभास टेलिभिजन, आधिकारिक पत्रिका संसार पत्र राष्ट्रिय दैनिक, आधिकारिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट। भर्ना सम्बन्धी सूचना, विगत केही वर्षदेखि कक्षा 8 SLC र उच्च माध्यमिक तहका वार्षिक परीक्षाहरूमा उत्कृष्ट नतिजा प्रदर्शन गर्दै आएको एस पञ्चकन्या उच्च मावि रत्नगर 13 जयमंगलाले शैक्षिक सत्र 2070 कक्षा 11 विज्ञान संकाय तर्फको वार्षिक परीक्षामा चितवन जिल्लामै प्रथम स्थान प्राप्त गरेको कुरा सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गमा सहर्ष जानकारी गराउँदै शैक्षिक सत्र 2071 लागि अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा नर्सरीदेखि कक्षा 8 तथा कक्षा 9 का लागि नेपाली माध्यममा सीमित सिट का लागि नयाँ भर्ना गरिने कुरा निवेदन गरिन्छ। साथै प्रवेश परीक्षा का निम्ति यही चैत 20 गते देखि भर्ना फारम वितरण गरिने हुँदा सम्बन्धित महानुभावहरूलाई आफ्ना बालबालिकाहरूका लागि बेलैमा सिट सुरक्षित गर्नु हुन अनुरोध गरिन्छ। प्राचार्य तथा विद्यालय परिवार, पञ्चकन्या उच्च मावि, रत्नगर 13 जयमंगला। ओहो दाई नमस्कार। नमस्कार भाइ, कता हिन्नु भो? आउनुस् बसौ एकैछिन। छोरोले विदेशबाट पैसो पठाएको रहेछ, यो साल घर बनाऊ, अर्को साल बुहारी भित्राउनु होला भन्छ। त्यसैले छड सिमेन्ट, जस्ता पाता, रङ रोगन, पानी टङ्की, सेनेटरीका सामान, कब्जा काँटी बन्दोबस्त गरौँ कि भनेर हिँडेको। साँच्ची कहाँ जानु पर्ला भाई? तपाईँलाई थाहा छैन, टाँडी चोकबाट 500 मिटर उत्तरतर्फ हाई स्कुल रोडमा हाम्रै तिलक सरको पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म छँदैछ नि। सुपथ मूल्यमा घर निर्माणका लागि आवश्यक गुणस्तरीय सामान पनि त्यही पाइन्छ, अझ होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क पौडेल हार्डवेयर एन्ड सेनेटरी फर्म, रत्नगर 2 हाई स्कुल रोड टाढी, प्रोप्राइटर तिलकराज शर्मा पौडेल, विज्ञान पौडेल। फोन नम्बर 0556562216, मोबाइल 98552620216 र 98451936673। रेडियो अर्पण 104.5 मेगाहर्ट। हजुर, फेरि पनि स्वागत छ यो छोटो सन्देशमूलक व्यावसायिक विश्रामपछि कार्यक्रम लौखानुस गाउँको बाँकी यो बसाइमा उपस्थित भएको छु। म तपाईँको दिलको साथी राजन दिल गुरुङ, तपाईँको गाउँ खाने कथाको साथी पनि हो र मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गरिराख्नु भएको छ प्राविधिक सहकर्मी साथी राज पौडेल। सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज र तपाईँसँग गाउँ खाने कथा खेल खेल्नको लागि उपस्थित भएका थियौँ र छौँ पनि, तर आज तपाईँसँग राम्रोसँग कुराकानी हुन सकिरहेको छैन किनभने प्रविधिमा केही गडबडी हो भन्ने इसारा पनि पाएको छु। सबै मिलेको छ भनेर भन्नुभएको छ राजले है। कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। राज तयारीमा हुनुहुन्छ, उहाँलाई मसँग जोड्ने प्रयासमा हुनुहुन्छ, प्रयास धेरै गर्नुभएको थियो। यति बेला कोही साथी हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। नमस्कार। समस्या, नेटवर्कको समस्या, आवाज सुनिसक्नु भएको छ, नेटवर्कको समस्या हो भनेर राज मिलाउने प्रयासमा हुनुहुन्छ भने तपाईँसँग गाउँ खाने कथाको खेल खेल्नको लागि पनि आतुर छु। फेरि पनि कोही साथी, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्ते। तपाईँको आवाज मैले राम्रोसँग सुनिरहेको छैन, कहाँदेखि को बोल्दै हुनुहुन्छ? भण्डाराबाट माया सिलवाल। मायाजी के छ खबर? अब गत हप्ता पनि तपाईँ नै विजेता हुनुभएको थियो सायद, होइन मायाजी? कार्यक्रममा आउनु भएको छ के अरे, तपाईँलाई थाहा नै छ गाउँ खाने कथा सोध्ने गर्छौँ भनेर सोधिहाल्छु है त। पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरमा राख्छन्, के होला? पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्, के होला त्यो? के भन्छ त्यो टाउकोमा राख्ने, कस्तो नआएर आइरहेछ मनमा आएको छ, मुखमा आएको छैन हो? हजुर, त्यो कस्तो अलिकति पनि उ भावदेखि मैले अब त्यो टाउकोमा राख्छन् भनेर चाहिँ तपाईँले भनिसक्नु भएको छ, गाउँखाने कथाले नै भनेको छ, के होला त्यो? अब गोलो पारेर भन्नुभएको छ है? हजुर हजुर, गोलो पारी सिरोमा राख्छन्, के होला? पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्। त्यो लाम्चो हो भनेदेखि चाहिँ घुम हुन्छ है? घुम, हजुर हजुर, भर्लाको पातमा चाहिँ बाँसको उसले घुम हुन्छ। अब हजुरले गोलो भन्नुभयो, के गर्ने होला? अब घुम हो मैले थापाएको चाहिँ, अब त्यसैलाई अन्तिम उत्तर मान्ने? हजुर, अब त्यसैलाई उता अन्तिम उत्तर मान्ने। हुन्छ, हाम्रो कम्प्युटरले के भन्छ सुनौ है त। हजुर, तपाईँको जवाब बिग्रियो त मायाजी, अब कम्प्युटरले बिग्रियो भनेको छ होइन, अब यसको सही जवाब के हो भनेर चाहिँ कार्यक्रम सुन्दै गर्नु होला। अहिले भने छुटिन्छ, नमस्कार। भण्डाराबाट माया सिलवा लाउनु भएको थियो, सही जवाब दिन सक्नु भएको छैन, राजको इसारा, अब बिदा माग्नुपर्छ भन्ने इसारा पनि पाएको छु। समय आज हाम्रो साथमा रहेन किनभने तपाईँसँग कुराकानी गर्न पाएन। जे होस्, एकजना साथी त आउनु भएको थियो, उहाँसँग कुराकानी भयो, तर उहाँले सही जवाब दिन सक्नुभएको छैन। पातले छाप्छन्, करङले ढाक्छन्, गोलो पारी सिरोमा राख्छन्, के होला यसको सही जवाब के हो भनेर जान्नको लागि भने तपाईँलाई अर्को हप्ता बुधबार 3 बजेको नेपाल बाढी समाचारपछि कार्यक्रम लौखानुस गाउँ सुन्नुपर्ने हुन्छ। त्यति बेला म यसको जवाब भन्छु। यति बेला भने रेडियो अर्पण 104.5 MHz फोन गर्नुभयो माया सिलवाललाई धेरै धेरै धन्यवाद। रेडियो अर्पण 104.5 MHz र इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो, सुनेर साथ दिनुहुने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। पुरस्कारको व्यवस्था गरिदिने हुने एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितवनप्रति पनि हृदयदेखि नै आभार व्यक्त गर्दछु। मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सहयोग गर्नुहुने प्राविधिक सहकर्मी साथी राज पौडेलप्रति पनि विशेष आभार व्यक्त गर्दै रेडियो अर्पण 104.5 MHz प्रस्तुति कार्यक्रम लौखानुस गाउँको आजको बसाईबाट अन्तिममा एउटा भाका अगाडि सार्दै म तपाईँको दिलको साथी गाउँखाने कथाको साथी राजन दिल गुरुङ छुट्टिन्छु। हवस् त, नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। अर्पण 104.5 MHz। ओहो, यो मेरो दाँत छिद्रा परेर पनि साह्रै नराम्रो देखिन्छ। फेरि मेरो भाइको पनि दार आएको छ, अब के गर्ने होला? मेरो छोरा छोरीको पनि दाँत नमिलेर ओठ नजोडिने, च्यापु बाहिर निस्किने, दाँत खप्टिने समस्याले गर्दा दिक्क पारेको छ। कहाँ गएर त्यसको उपचार गर्ने होला? ए, तिमीहरूलाई थाहा छैन, ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा जस्तोसुकै बाङ्गो टेङ्गो, नमिलेको, छिद्र परेको दाँत, मुख र च्यापुको पनि विशेषज्ञ डाक्टरद्वारा उपचार भइरहेको छ नि। हजुर, यस्ता समस्या भइरहेका बिरामीहरू अब काठमाडौँ धाइरहनु पर्दैन। अब ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर टाढीमा हरेक महिनाको पहिलो हप्ता नेपालकै वरिष्ठ अर्थोडोन्टिस्ट डाक्टर आउँदै हुनुहुन्छ। समयमा नै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्। विस्तृत जानकारीका लागि ओम साइराम डेन्टल केयर एन्ड रिसर्च सेन्टर प्राली, रत्नगर 2 चाँडी, ओम साइराम अस्पताल भवन, फोन 056-562-766।